दुखमा मानी छु तिमी थियौ र हिजो खुसी थिए म तिमी थियौ र आज रुन पाएको छु धोका दियौ र म भागी आँसुको धनी छु तिमी जस्तै दुखमा मानी छु तिमी थियौ र हिजो खुसी थिए म तिमी थियौ र आज रुन पाएको छु धोका दियौ र हिजो खुसी थिए म तिमी थियौ र आज रुन पाएको छु धोका दियौ र मेरो बिग्रेको गरा बाचे पनि छु मारे सारा तिमी थियौ र हिजो खुसी थिए म तिमी थियौ र आज रुन पाएको छु धोका दियौ र रहेछ मेरो बिग्रेको गाना बाचे पनि छु मारे सारा तिमी थियौ रा